السلام علیکم. السلام علیکم. جواب کہ جناب صاحب بڑے معذرت کے ساتھ آپ کو پتا ہے کہ میرا نظریہ دیوبند کے بارے میں کیا ہے. وہ تو ٹھیک ہے جی, میرا بھی آپ کو شاید نظریہ معلوم ہوگا کہ میرا نظریہ کیا ہے. معذرت کے ساتھ علماء سعودی عرب نے فتویٰ دیا ہے کہ جو اللہ کو جگہ حاضر و ناظر مانتے ہیں وہ کافر اتباع کافر ہوا نا. میرا خیال ہے ابھی آپ کچھ اور کسی اور موضوع پر آئے ہیں. پہلے آپ اس پہلے کسی اور موضوع پر جس موضوع پر بات کرنے کے لیے آپ آئے ہیں پہلے وہ بات مکمل کر لیں. افراد کتنے مسلمانوں کی کیا بحث کروں جب میں آپ کو کافر بنتا ہوں تو میں آپ سے کیا بحث کروں, پہلے اس پہ تو بات کر لیں آپ مسلمان ہیں بھی کہ نہیں. آپ کیا مانتے ہیں, چلے آپ بتائیں آپ کیا مانتے ہیں. میں آپ کو کافر سمجھتا ہوں, میں کافروں سے مسلمانوں کے مسائل پہ کیا بحث کروں یہ بتائیں. چلے ثابت کریں نا, پھر ثابت تو کرو نا. کافر کہنے سے تو کوئی ثابت نہیں ہو جاتا نا, اب کافر ثابت کرنا پڑے گا نا آپ کو. ٹھیک ہے, میں نے فتویٰ دیا تھا نا بن باز رحمہ اللہ کا کہ جو اللہ تعالیٰ کو ہر جگہ حاضر و ناظر مانے اتفاق وہ کافر ہے, وہ زلال زلالت پر ہے. وہ ابن باز کا فتویٰ میرے لیے حجت نہیں ہے. اچھا آپ ان کو علماء سعودی عرب میں سے مانتے ہیں کہ نہیں مانتے؟ میں کہہ رہا ہوں کہ ابن باز کا فتویٰ میرے لیے حجت نہیں ہے. میں یہ پوچھ رہا ہوں کہ علماء سعودی عرب میں شمار وہ ہوتے ہیں یا نہیں, صرف اس کا جواب جو بھی ہو. میں کہتا ہوں کہ وہ سلفیہ سے تعلق ہے, ٹھیک ہے, مجسمہ سے تعلق ہے اس کا, مشبہہ سے تعلق ہے, لہذا مشبہہ مجسمہ کا فتویٰ میرے لیے حجت نہیں ہے. میں کہتا ہوں کہ علماء اسلاف نے یہ فتویٰ دیا ہے کہ جو اللہ کی ذات کو محدود مانے وہ کافر ہے. جو شخص پہلے میری بات سنا نا, میں میرا فتویٰ سن لیں, پہلے میرا فتویٰ سن لیں, میں انشاءاللہ اس کا ثبوت دوں گا آپ کو. جو شخص اللہ کی ذات کے لیے جہت مانے وہ کافر ہے. اسی طرح جو اللہ کی ذات کے لیے مکان مانے وہ کافر ہے. اسی طرح جو شخص اللہ کی ذات کے لیے طول اور عرض مانے, جسم مانے وہ کافر ہے. یہ فتویٰ میں آپ کو دکھاؤں گا, آپ اس کو رد کرو. ٹھیک ہے ابھی میں آپ کو انشاءاللہ دکھاتا ہوں, لیکن آپ بات کو آگے چلائیں ہاں وہ تو میں آپ کو دکھاتا ہوں, ابھی میں انشاءاللہ آپ کو وہ دکھا رہا ہوں, کوئی مسئلہ نہیں. کیا کہہ رہے ہیں؟ جی نہیں, دیوبندی کا فتویٰ بھائی نہیں, ایسی بات نہیں ہے. میں انشاءاللہ آپ کو فتویٰ دکھاؤں گا. مجھے نکالنے میں آپ دراصل کسی اور موضوع پر بات کرنے کے لیے آئے تھے, ٹھیک ہے, کتاب الحدود پر بات کرنے کے لیے آئے تھے, موضوع آپ نے ایک نیا چھیڑ دیا, ٹھیک ہے. تو ابھی میں اس کو ابھی تلاش کر رہا ہوں بھائی, ابھی میں وہ فتویٰ نکال رہا ہوں, آپ پریشان کیوں ہو گئے ہیں؟ اچھا چلیں آپ کو میں فتویٰ بھی انشاءاللہ ابھی فتویٰ دکھا رہا ہوں میں آپ کو انشاءاللہ. جی میں فیس بک پر بھی دکھاؤں گا انشاءاللہ, ایسی کون سی بات ہے. تو ابھی آپ تھوڑا سا انتظار کریں, میں آپ کو وہ فتویٰ دکھا رہا ہوں, اور فتویٰ انشاءاللہ ایسا نہیں ہوگا کہ جناب کو میرے گھر کا فتویٰ ہوگا, آپ کو انشاءاللہ فتویٰ جو بھی ہوگا آپ کے پاس. کس پر فتویٰ چاہیے آپ کو؟ جی بھائی میں آپ کو فتویٰ دے رہا ہوں انشاءاللہ, میں تھوڑا سا تلاش کرنے کے لیے تو موقع ہونا چاہیے کہ نہیں ہونا چاہیے؟ اس لیے میں تلاش کر رہا ہوں, ابھی آپ کے سامنے تلاش کر رہا ہوں, انشاءاللہ آپ کو ابھی فتویٰ مل جائے گا انشاءاللہ, آپ پریشان نہیں ہونا. کتاب ये आप मुझे एक बात तो बताएं कि ये जो इब्तिसाम इलाही ज़हीर है ये कौन है? नहीं, आप मुझे इतना तो पहले बताओ कि ये एहसान इलाही ज़हीर कौन है? मोमिन है ना, उसकी बात आपके लिए हुज्जत है या नहीं है? तो आपने तो अभी थोड़ी देर पहले इब्न बाज़ का फतवा नकल किया है, तो क्या आप इब्न बाज़ के मुकल्लिद नहीं हो गए? इब्न बाज़ की तकलीद नहीं कर रहे आप? इब्ने बाज़ के बारे में बताएं मुझे ज़रा, इब्ने बाज़ के बारे में आप क्या समझते हैं कि वो आप उनकी तकलीद करते हैं कि नहीं करते? तो आप फिर उसका जूता भी अपने मुंह पे खा लेना। इब्तिसाम इलाही ज़हीर तो मुकल्लिद नहीं है ना, वो तो आपका अहले हदीस का है ना, जमीयत अहले हदीस का बड़ा है ना, अहले हदीस का बड़ा है ना वो। मुझे क्या होगा, कोई समझता होगा उसको? ये तो कोई बात नहीं, समझता होगा। आप मुझे ये बताएं कि आप जमीयत अहले हदीस का बड़ा है या नहीं? आप मैं बताता हूँ मैं बताता हूँ आपको, आपका दावा यह है कि आप गैर मुकल्लिद हैं, हकीकत यह है कि आप मुकल्लिद हैं। आप अरबी जानते हैं? बिल्कुल है, इसमें क्यों नहीं है। मैंने आपको अच्छा हक हक को अगर गैर हक कहा जाए तो क्या ख्याल है, ये लफ्ज सही होगा? गैर का लफ्ज अरबी में इस्तेमाल होता है जिद के बयान करने के लिए, अज़दाद के बयान करने के लिए। मुकल्लिद की जिद है गैर मुकल्लिद है या नहीं है? किताब में किताब के हवाले वाली बात नहीं है, तो कुरान में जगह जगह पर हक के जिद के लिए अल्लाह ने गैर हक बयान किया है, ठीक है? तो इसी तरह सर्फ़ नहव, सर्फ़ और नहव के हवाले से जो अरबी की बुनियाद है, अरबी की जड़ है, नहव के अंदर गैर जो है वो अज़दाद के बयान के लिए आता है। कुरान में जगह जगह पर गैर जिद मैं कुरान की मिसाल दे रहा हूँ आपको, आप कह रहे हैं कि जनाब ये किसी और किताब देखो मैं इंशाल्लाह आपको गैर मुकल्लिद का लफ्ज भी दिखा रहा हूँ और किताब का नाम भी बताऊंगा, लेकिन आपको इतना पता होना चाहिए कि ये कभी अल्फाज के साथ नहीं बहस की जाती। ये गैर का एक लफ्ज है अरबी के अंदर, ये कहाँ पे इस्तेमाल होता है? असल चीज ये है, आप कहते हैं अब गैर मुकल्लिद का लफ्ज दिखाऊं आपको। आप अरबी के उसूल और कवायद को अगर एप्लीकेशन उसकी चाहते हैं उसके मुताबिक पढ़ना। आप सऊदी अरब, आप सऊदीया में रहते हैं लेकिन अरबी कवायद आपको पता ही नहीं है। अभी अभी आपने क्या कह दिया कि अभी आप किस पे आ गए हैं? अब आप कहते हैं मुहद्दिसीन पे आ गए हैं, आप कह रहे थे किसी किताब में गैर मुकल्लिद का लफ्ज दिखाओ। हाँ दिखा दें, किसी भी किताब में दिखा दें, चाहे मुहद्दिस की किताब में, लुगत की किताब में हो, लेकिन मारूफ किताबों के देवबंदी काफिर की ना हो। अच्छा चले, ये शेख अल्बानी कौन है, देवबंदी है, बताएं मुझे। पेश करें, नहीं अल्बानी की पेश करें। आप मुझे पहले बताएं, अभी अभी मैं आपको बता रहा हूँ इंशाल्लाह, ठीक है। मेरे पास, मेरे सामने इस वक्त आपके सरकोप, ठीक है, आपके पोप शेख अल्बानी की किताब है मेरे सामने। चले पेश करें ना, ये किताब लगाए, मैं भी देख लूं, दुनिया भी देख ली, लगाए। ठीक है जी, अभी मैं अभी आपको दिखाऊं यार, 50 दफा कह चुका हूं, अभी देखो मैं आपको इसकी इबारत भी भेज रहा हूँ, ठीक है। किताब किताब किताब इबारत किताब किताब मैं आपको किताब मुझे किताब दे यार, इधर तो खींचो नहीं रहा, जल्दी करो। अब क्यों, अभी क्यों परेशान हो गए? मैं परेशान नहीं हूँ अल्लाह के बंदे, मैं तुम्हारी बकवास सुन सुन के ना कबरों के साथ में वैसी बातें ज्यादा नहीं करता, मुझे सिर्फ उसका बोल रहा हूँ। बात सुने, गैर मुकल्लिद, गैर मुकल्लिद, मैं बता रहा हूँ, अभी सुनो तो सही, अभी बात तो सुनो। मेरा नाम, बात नहीं, किताब पहले मुझे पहले दो ना, फिर मैं बाद में बात करूंगा। शेख अल्बानी की किताब है सलसलातुल अहादीस ज़ईफाती वल मौज़ूआ, मुझे लगा के दो उसके ऊपर, नेट के ऊपर लगा के दो। जिद कर गया है पठान, मुझे लगता है वो पठान भी हो, ज्यादा जिद कर गया, हालांकि पठान ऐसा होता नहीं है, शरीफ आदमी होता है वो। मैं पठान मुझे सिर्फ लगा के दो किताब, इधर तो खिंचो जाना, और किताब लगा के दो फेसबुक पे बता के, ये इबारत है, ये इसको पहले आप नोट करें, हाजा अमरुन, हाजा का हवाला चाहिए, इबारत नहीं चाहिए मुझे, किताब नेट के ऊपर, किताब का हवाला दे रहा हूँ अभी, अरे भाई जवाब भी मैं तुम्हारे को यहाँ पे भी दूँ और वहाँ फेसबुक के ऊपर भी। मैं फेसबुक पे मैं आपकी जिम्मेदारी लेता हूँ इसके ऊपर, कि मैं इंशाल्लाह शेख अल्बानी की इस किताब का पोस्ट बना के लगाऊंगा। पोस्टें मिनटों सेकंडों में नहीं बनती, आप जिस तरीके से मुझे क्या मशीन समझते हैं, आप पहले दिखा करो, आप पहले दिखा करो शेख अल्बानी की, पहले बात सुनो, शेख अल्बानी की किताब का नाम है सलसलातुल अहादीस ज़ईफाती वल मौज़ूआ। दोबारा किताब का नाम लेना, सिलसिलातुल अहादीस ज़ईफाती वल मौज़ूआ। खलास लगा के दो मेरे को, किताब ऑनलाइन मौजूद है, मैं भी अच्छा, किताब का जिल्द नंबर 14 है, सफा नंबर 973। सबर सबर सबर सबर सबर कर रहा चाहते हो, मैं देता हूं किताब, मेरे को निकाल के सबर। इसके अंदर क्या लिखा है, हाजा अमरुन ज़ाहिरुन लिकुल्ली लबीबिन बाहिथिन गैर मुकल्लिदिन औ गाफिलिन, हाजा अमरुन ज़ाहिरुन लिकुल्ली लबीबिन बाहिसिन गैरी मुकल्लिदिन, लफ्ज नजर आया, गैरी मुकल्लिदिन औ गाफिलिन, समझ आ गई? किताब का नाम क्या है? सिलसिलातुल अहादीस अज़ईफती वल मौज़ूआ, ठीक है, सबर सबर, अरबी में इसको सलसलातुल अहादीस ज़ईफती वल मौज़ूआ भी कहते हैं। सिलसिला कहते हैं जंजीर को, जंजीर को सलसला, दहरजा, अगर आपने सर्फ पढ़ी है तो दहरजा का बाब आपने पढ़ा होगा, फ़ालाला का बाब आपने पढ़ा होगा, ये सिलसिला नहीं है, सलसला है, दहरजा युदहरिजु, सलसला नहीं तो जाहिल इंसान किसी के सामने बोल नहीं देना, सिलसिला नहीं है, ये भी आपको दिखाऊंगा, ये इसका मैं स्कैन लगा के आपको दिखाऊंगा। दहरजा का बाब है फ़ालालतुन, उसका जो है वो पैमाना है, दहरजा युदहरिजु दहरजतन, ठीक है, सलसलतन, सलसला युसलसिलु सलसलतन मुसलसिल, ठीक है, ये उसी में से है, आपने सर्फ भी नहीं पढ़ी शायद, ऐसे ही वो अरब में जाके बैठ गए हो। अच्छा सलसलतुल अहादीस ज़ईफति वल मौज़ूआ, ये किताब का नाम है, शेख अल्बानी इसका मुसन्निफ है, उसके अंदर लिखा है हाज़ा अम्रुन ज़ाहिरुन लिकुल लबीबिन बाहिसिन गैर मुकल्लिदिन औ गाफिलिन। गैर मुकल्लिद मेरा टारगेट लफ्ज़ ये है, गैर मुकल्लिद आपके एक मुसन्निफ आपके उसकी किताब के अंदर मैंने दिखाया है, ठीक है। अच्छा इसी किताब में शेख अल्बानी की इसी किताब के अंदर दूसरी जगह पर सुन लो शेख अल्बानी, मैं बता रहा हूँ आपको हवाले दे रहा हूँ, ये अभी तो मैंने शेख अल्बानी निकाला है, अभी तो बहुत कुछ निकलना है बच्चे। अरबी लुगत अरबी किताबें गैर मुकल्लिद के लफ्ज से भरी पड़ी हैं। सबर तो करो, सबर में किताब दे रहा हूँ, मुझे निकाल के दो, मैं किताब दे रहा हूँ, सबर करो। ये लो जनाब, मैं ये लो जनाब किताब का लिंक और मुझे मुकल्लिद गैरिल मुकल्लिद मैंने आपको लफ्ज बता दिया, इंशाअल्लाह अगर मैं इस किताब के अंदर झूठा हुआ तो मैं गैर मुकल्लिद ये तस्लीम कर लूंगा, ये लो मैं अपने इस दावे के अंदर झूठा हुआ तो मैं इंशाअल्लाह आपको फेसबुक पे ऊपर ये लफ्ज दिखाऊंगा। ये लो जनाब किताब मैंने दे दी, निकाल के चलो शाबाश जल्दी करो, हिम्मत करो। ये तो मैंने निकाल के दे दिया ना आपको। अच्छा इसी किताब के अंदर दूसरी जगह पर शेख अल्बानी साहब फरमाते हैं लियतज़ाहरा अन्नहु मुहक्किकुन गैरु मुकल्लिदिन। यार अरबी की टांगे ना तो अरबी की टांगे ना तोड़, निकाल के मेरे को दो कि मैं लिंक पेश कर दिया, निकाल के दो। अरबी की टांगे नहीं है, तुझे अरबी आती नहीं है बच्चे, तूने बस वो पेंडुओं वाली अरबी सीखी हुई है, किताबों वाली अरबी सीखी नहीं है, ठीक है। जो कुरान बात सुने यार, आप लोग कुफार जब कुरान पे झूठ बोल सकते हो, चीजों पे झूठ बोलते हो, अल्बानी क्या चीज है तुम्हारे लिए? मेरे बच्चे ये मकतबा तो शामिला जो है मेरे घर का नहीं है, मकतबा तो शामिला मेरे घर का नहीं है, ये आपके सऊदी अरब से ही निकला हुआ है मकतबा तो शामिला, जिससे मैं आपको बता रहा हूँ। मकतबा तो शामिला, मकतबा तो शामिला अरबी का है, अरबी के अंदर ये आपके सऊदी अरब से निकला है, ठीक है। और ये सऊदी अरब वालों के ऊपर कह दो कि उन्होंने जो ये अल्फाज क्यों लिखे हैं किताबों के अंदर। अच्छा चलो चलो एक बात करो, काम करो ना। अच्छा एक काम आगे आगे बताओ। अच्छा मैंने लिंक दे दिया है, वो किताब मुझे निकाल के अच्छा अल्बानी के अल्फाज, और इधर देखो लसानुल अरब किताब जानते हो जी, लसानुल अरब किताब जानते हो? अच्छा उसमें क्या लिखा है लसानुल अरब किताब, जानते हो कि नहीं जानते? उसमें लिखा क्या है मुझे बता दो, जानता कौन नहीं है उसको यार। लफ्ज जो है ये इस तरह लुगत में नहीं मिला करता, सही है। लुगत के अंदर आप जाओ गैर के लफ्ज को, गैर के लफ्ज को सर्च करो। अच्छा बहुत हो गया वो भाई, पहले के ऊपर मुझे दलील दो ना, अपने कुफर के ऊपर दलील दो मेरे को कि वो कहाँ लिखा हुआ है कि जो अल्लाह ताला की जहत को तयन करे वो बिल्तफाक वो तुम्हारे नजदीक बकौल है, तुम्हारे नजदीक वो काफिर है, वो मुझे वो फतवा चाहिए ना। जी जी इंशाल्लाह मैं आपको मैं भाई आपको बता रहा हूँ, इंशाल्लाह अजीज आपको फतवा मिलेगा। क्या मुझे लिख के जरा टेक्स्ट के ऊपर दो, यहाँ पे ये फेसबुक के ऊपर लिख के दो कि वो फतवा मुझे दो, मुझे वो चाहिए राइटिंग में। अच्छा मिल जाएगा परेशान अभी अभी तो आप गैर मुकल्लिद से भी भाग गए ना। नहीं अल्लाह के बंदे मुकल्लिद ये तो बात का मौजू है ना, नहीं बात का मौजू नहीं है, पहले बात का मौजू कैसे हो गया, जब आप इसको जब इससे आप भाग गए तो उस वक्त कह रहे हो कि जनाब इसमें बात का मौजू है, बात का मौजू तो नहीं है यार। यार बात تمہارے جیسے کافروں کے ساتھ مقلد ہی تو غیر مقلد, میں نے کہا کہ لفظ دکھاؤ غیر مقلد کے تو لفظ تم نے استعمال کیے تھے. میں نے تو اصل میں دیکھو میں ایک بات بتاؤں, بات سنو, اگر عربی جاننے والا کوئی بھی معقول شخص اس طرح کے مطالبات نہیں کیا کرتا. میں علماء سعودی عرب کے سامنے یہ کہتا ہوں کہ میرے نزدیک علماء دیوبند کافر ہیں, اور الحمدللہ رب العالمین آج تک دیوبندی نے میرے اس دعوے کو باطل ثابت نہیں کیا. اور میرے جو اصل وجہ ہے نا کہنے کی کافر, وہ یہی ہے کہ تم لوگ اللہ تعالیٰ کو ہندوؤں کی طرح ہر شے میں, اپنی بیگم میں, کتوں میں, گدوں میں تم لوگ مانتے ہو. یہ سبب ہے تمہارے کفر کا. اب تم نے کہا کہ جو اللہ تعالیٰ کی جہاد کا تعین کرے وہ کافر ہے, تمہارے پاس فتویٰ موجود ہے, وہ فتویٰ مجھے دکھا دو. اللہ کے فتویٰ آ جائے گا بھائی, آپ کیوں پریشان ہو رہے ہیں, انشاءاللہ فتوے میرے پاس ہیں, ایسی بات نہیں ہے. میں آپ کو دکھاؤں گا, اس پہ میرا آپ سے وعدہ ہے نا. اب اسکائپ کے اوپر تو میں آپ کو ہر چیز نہیں دکھا سکتا نا, مجھے فیس بک پہ دے دو نا, فیس بک پہ میں آن لائن ہوئی ہے لو. تو بھائی تو آپ تھوڑا سا فیس بک پہ جائیں تو صحیح, انشاءاللہ آپ کے پیچھے آئے گا یہ. یہ لو, میں یہاں پر ہوں, یہاں پر ہوں, مجھے فتوا دیں کہ جو اللہ کو اللہ کی ذات کے لیے. ہاں سنیں, میرا میں بتا رہا ہوں, ابھی آپ سے بولا نہیں جا رہا تھوڑا سا. آپ سے جو شخص جلدی سے وہ فتویٰ پیش کرو. جی جی, میں انشاءاللہ آپ کو فتویٰ پیش کروں گا, انشاءاللہ آپ پریشان نہ ہوں. ٹھیک ہے, اللہ کرے انشاءاللہ تمہارے اس فتویٰ سے تو تمہارے کافروں نے علماء دیوبند ہندوؤں کو میں کافر ثابت کروں. یہ تو کوئی بڑی بات نہیں ہے, آپ اس طرح کہتے رہتے ہیں اکثر, کوئی مسئلہ نہیں ہے. آپ فیس بک پہ پھر اپنی پوسٹ فیس بک پر آپ اپنی پوسٹ ڈیلیٹ کر کے بھاگ جاتے ہیں, پھر آپ فیس بک پر اپنی پوسٹ ڈیلیٹ کر کے بھاگ جاتے ہیں. پھر میں مکے آؤں گا انشاءاللہ, میں یہاں کے الحمدللہ بڑے جیت جانتے بھی ہو گئے یہاں پہ, شیخ شیخ جو ہے اس کو جانتے ہیں, عبدالعزیز آلے عبدالعزیز کو جانتے ہو؟ جی جانتے ہیں, بالکل جانتے ہیں, اچھی طریقے سے جانتے ہیں. اس کا جو سیکرٹری ہے الحمدللہ اس کے ساتھ ہمارے پاس میں, انشاءاللہ میں نے یہ کیا ہوا ہے کہ میں مکہ آ رہا ہوں, اصل میں ان کے انتظار میں ہوں, ان کے کچھ ساتھیوں کے ساتھ, تاکہ خیر محمد جو تمہارا جو مکی بیٹھا ہوا مکی جو بیٹا کا بیٹھا ہوا ہے, انشاءاللہ میں نے اسے ایک بزرگ پہ سوال کرنا ہے, اور پھر میں نے اس کو ویڈیو ریکارڈنگ کر کے پھر نیٹ پہ لگانا ہے کہ تمہارا وہ مکی جو بیٹھا ہوا بابے اللہ تعالیٰ کرے کہ نہیں کرتا, پھر ان شاء اللہ میں نے تمہاری اسی فتوی کی روح سے اس کو باہر بھیج دیا تھا. اچھا, ہاں فتویٰ انشاءاللہ آپ کو میں دکھاؤں گا, ابھی میں تلاش کر رہا ہوں. ٹھیک ہے, اور میرا ذمہ ہے یہ فتویٰ دکھانا آپ کو, انشاءاللہ ہو سکتا ہے میں آپ کو ابھی دکھا دوں. میرا ذمہ ہے کہ دیوبند کو کافر ثابت کرنا, انشاءاللہ دیوبند کو کہتے ہیں. میں سعودیہ میں ہوں ہی نہیں, میں تو پاکستان میں ہوں بھائی, آپ کہاں پہ مجھے تلاش کر رہے ہیں؟ پاکستان میں آ جاؤ, جگہ میرے ساتھ متعین کر لو, انشاءاللہ میں آپ کو سارا وہ ظاہر کر دوں گا, چاند کی طرح سارا بھی واضح ہو جائے گا. ہاں آپ آؤ تو صحیح, انشاءاللہ آپ کو میں سارا بھی بتاؤں گا انشاءاللہ. جی بھائی, میں آپ کو فتویٰ ہی میں ابھی وہ فتویٰ تلاش کر رہا ہوں. ٹھیک ہے, اس وقت میرے ذہن میں نہیں ہے. آپ آئے تھے کسی اور موضوع پر بات کرنے کے لیے, شروع کر دیا آپ نے موضوع کوئی اور. بات سنو, میرے ساتھ موضوع طے کر کے آؤ, پھر میں آپ سے بات بھی کروں. ٹھیک ہے, آپ میرے ساتھ موضوع پہ وقت طے کر لیں, میں انشاءاللہ اس وقت پہ آ جاؤں گا. بتائیں اتوار کو اتوار کو کس وقت آؤ گے میرے ساتھ بات کرنے کے لیے؟ اسی موضوع کے اوپر. ہاں بتاؤ. इसी मौजू के ऊपर। जी जी ठीक है, ये मेरे को लिख के दे दो, मेरे को लिख के दे दो ये फेसबुक के ऊपर। अच्छा फेसबुक पे लिख दो कि मैंने जो पूछा ना कि तुमने जो दावा किया है कि जो अल्लाह ताला की जिहाद का तायुन करे, ठीक है मेरे इत्तेफाक तुम्हारे नजदीक काफिर है, ये मुझे लिख के दे दो, ये फतवा तुमने देना है इसका वादा करके, और आप इतवार का दिन रख के मेरे को फेसबुक पे लिख के दे दो कि मैंने तुमसे इस मौजू पे बात। अच्छा पहले तो आप ये खयानत कर रहे हैं कि मैंने कहा बिल इत्तेफाक, आप एक तो खयानत ये कर रहे हैं कि मैंने कहा बिल इत्तेफाक, बिल इत्तेफाक मैंने नहीं कहा। हो सकता है तकफीर में तकफीर के अंदर इख्तलाफ हो सकता है, लेकिन उसकी गुमराही में इख्तलाफ किसी को नहीं है। चलो यही लिख दो उसकी गुमराही में इत्तेफाक, तो भाई मैं आपके साथ जो बात कर रहा हूँ मैं फेसबुक पर इसकी रिकॉर्डिंग चलाऊंगा, ठीक है, मैं आप मैं अपनी बात को वहां पे लगाऊंगा, आप कहते हो लिख के दे दो। यार मेरी रिकॉर्डिंग कितनी लगानी है लगाओ, अल्लाह के बंदे दुनिया ने मेरी रिकॉर्डिंग लगाई है, मैं मना नहीं करता कि ना लगाओ, मुझे वो लिख के दे दो कि तुमने इतवार के दिन ये फतवा मुझे ला के देना है और उसको तुमने मुझसे मुबाहसा करना है। बिल्कुल करना है, मैं आपको कह रहा हूँ ना। क्या दावा क्या है तुम्हारा, दावा दोबारा जरा रिकॉर्ड कर, असल में तुम्हें काम करो तो वो दावा रिकॉर्ड कर दो फेसबुक के ऊपर, मुझे दिखावा दे। जो शख्स अल्लाह की जात के लिए जिहद मकान जिस्म हुदूद तुलो अर्ज का तायुन करे, जो शख्स अल्लाह की जात के लिए जिहद हुदूद जिस्म मकान और तुलो अर्ज मानता है वो काफिर है, ये मेरा दावा है। अल्लाह ताला की जिहद अर्श की तरफ उसका तायुन करता है वो काफिर मान लेगा, अल्लाह की जात जिहद से पाक है, ये मेरा दावा है, मेरा अकीदा है, और जो जिसका ये अकीदा नहीं है वो जिहद से मुराद देख रहे बात जी, जिहद से मुराद मेरा दावा नोट करो, मेरा दावा नोट करो और लगाओ। अच्छा हाँ बताएं, कहते हैं अहले हदीस बल्कि उलमाए सऊदी अरब उलमाए सलफ ये कहते हैं। अच्छा अस्तवा अलल अर्श मुराद ये है कि अल्लाह ताला अर्श पर मुस्तवी, ठीक है ये तो मेरा भी अकीदा है, इसमें कौन सी आपने बात बयान की है अर्श पर मुस्तवी है, ये तो कुरान वाले अल्फाज बयान कर रहे हैं, आप इसका मतलब बयान करो कि अल्लाह अर्श पर मुस्तवी है उसका मतलब क्या है, ये तो मैं भी मानता हूँ। जब तुम लेकर आओगे मुस्तवी का मैं नहीं इंशाल्लाह जो बात तुम कह रहे हो इसका तो मैंने इनकार ही नहीं किया, अभी जो बात मैं कर रहा हूँ जो बात मैं कर रहा हूँ वो तो बताओ ना, दावा रिकॉर्ड करो अपना क्यों, मेरा भी उस पे लगाओ फिर, मैंने तो दावा आपको बता दिया ना, जो बंदे की को हम इसलिए में काफिर कहते हैं हम लोग बल्कि सऊदी अरब इसलिए काफिर कहते हैं क्योंकि ये जहमी है, ठीक है जहमिया का अकीदा मुझे बताओ, आपने नहीं आपने जहमी कहा जहमिया का अकीदा बताओ, आपने जहमी कहा जहमिया का अकीदा बताओ क्या है, मैं कर दूंगा लेकिन ये मौजू नहीं है अभी, नहीं मौजू अभी मौजू आप पहले आप बताओ तो दो, आप पहले अच्छा जी जी जरूर करेंगे बात इंशाल्लाह। तुम जो बंदी लोग अल्लाह ताला को हिंदुओं की तरह हर शे में मानते हो, ठीक है कैसे मानते समझ नहीं आई जरा थोड़ा सा उसको वो अच्छे तरीके से बोलो, अल्लाह ताला में कहते हैं कि अल्लाह अपने अर्श पर मुस्तवी है और अल्लाह ताला का इल्म जो है वो हर जगह मौजूद है। अच्छा भाई अर्श पर मुस्तवी का कोई मतलब कोई बयान कोई अर्श पर मुस्तवी ये तो अल्लाह की जात फरमाते हैं कि अर्रहमान अलल अर्श इस्तवा, ठीक है हम कहते हैं कि अल इस्तवा मालूम वल कैफ मजहूल, हमारा तो ये अकीदा है, आप अगर आप अकीदा साबित कर रहे हैं तो भाई अल इस मुस्तवी का कोई मतलब बयान करना पड़ेगा आपको, बंदे काफरों का अकीदा नहीं है, जो काफरों का अकीदा ये है कि अल्लाह ताला की तरह अर्श में मौजूद है, तो मैं साबित किन की तरह उसे अच्छा ये इंशाल्लाह मैं साबित आवाज सुन लो, मेरा दावा ये है कि जो बंदी काफर काफर करा पाए उनकी कुफर की वजह ये है कि वो अल्लाह ताला को हिंदुओं की तरह हर में माने हैं, اللہ تعالیٰ کو بلسان ہر جگہ حاضر و ناظر مانتے ہیں, جبکہ ہم اہل الحدیثوں کا یہ ہے کہ اللہ تعالیٰ اپنے عرش پر مستوی اور اللہ تعالیٰ کا علم جو ہے وہ ہر جگہ موجود ہے. وہ آپ نے یہاں پہ بہت ساری چیزیں خلط کر دی ہیں, خلط کر دی ہیں. نہیں بات سنو, آپ نے یہاں پر اتنی ساری چیزیں وہ خلط کر دی ہیں, بہت ساری چیزیں خلط کر دی. نہیں آپ نے جو چیزیں بات کی ہے, آپ کس موضوع پر بات کرنا چاہ رہے ہیں؟ اللہ کے بندے تم کو پتہ نہیں اس کوفہ کے جنگلوں سے نکل کر آئے ہو. میں یہ کہتا ہوں کہ تو بندی کافر اس بنا پر ہیں کہ وہ اللہ تعالیٰ کی ذات کو ہر جگہ حاضر و ناظر مانتے ہیں. ہر جگہ حاضر و ناظر ماننے کا مطلب ہمارا کیا ہے آپ بتا سکتے ہیں؟ میں اس کا لکھ کو کروں گا نا, یہ میرا دعویٰ نوٹ کرو نا. ہاں آپ کا دعویٰ میرے سامنے آ گیا, ٹھیک ہے کوئی بات نہیں. ٹھیک ہے میرا یہ کہ دیوبند اور دیوبندی کفار ہیں, ان کا دعویٰ یہ ہے کہ اللہ تعالیٰ ہر جگہ حاضر و ناظر ہے بالذات. اچھا ٹھیک ہے. ہاں جبکہ ہمارے اہل الحدیث کا دعویٰ یہ ہے کہ اللہ تعالیٰ جو ہے اپنے عرش پر مستوی ہے, بلکہ آپ دیکھیں آپ اپنا دعویٰ بھائی بات سنو, دعویٰ جو بات سنو دعویٰ مجہول نہیں ہوتا, دعویٰ کبھی بھی مجہول نہیں ہوتا. آپ اپنا دعویٰ کر رہے ہیں مجہول. اللہ عرش پر مستوی ہے, اللہ عرش پر مستوی ہے, اس کا کیا مطلب ہے سمجھائیں مجھے. اللہ کے بندے یہ میں بتا رہا ہوں نا کہ یہ لکھ لو, اتوار کا دن میں سے بحث کرو گے نا. نہیں یہ جب آپ ایک دعویٰ کر رہے ہیں تو دعویٰ کم از کم واضح تو ہونا چاہیے نا. بات سنو میرے میاں, میرے چندا, میرے منا, میں دعویٰ کر رہا ہوں اس کو ریکارڈ کو لگاؤ, جب اتوار کو بحث ہوگی نا تفصیل اس میں بیان ہو. اچھا ہاں مناظرہ ہے, اس کو اصول مناظرہ کہتے ہیں. اچھا نہیں دیکھیں دیکھیں اصول مناظرہ میں شاید آپ نے یہ بھی پڑھا ہوگا کہ دعویٰ جب بھی بیان کیا جاتا ہے تو مجہول نہیں ہوتا, دعویٰ بالکل واضح ہونا چاہیے. عرش پر مستوی تو میں بھی مانتا ہوں. مانتا ہوں کما یلیق بجلالہ, کما یلیق بجلالہ, بس یہ میرا عقیدہ ایمان ہے. اچھا آپ کا دعویٰ اب یہ ہے؟ دیکھ لیں چلے ٹھیک ہے انشاءاللہ. میں آپ کو آپ کا یہ دعویٰ میں نوٹ کر لیا ہے کہ آپ کا یہ دعویٰ ہے کہ دیوبندی اللہ کی ذات کو عرش پر نہیں مانتے. ہاں اللہ کی ذات کو عرش پر نہیں مانتے, جبکہ میرا دعویٰ یہ ہے کہ ہم اللہ کی ذات کو عرش پر مستوی مانتے ہیں. اب ایک دعویٰ بیان کرو نا, پچاس آپ پچاس تو دعوے بیان کر رہے ہیں, کوئی ایک دعویٰ بیان کرو تاکہ میں اس کے مطابق اس کے بارے میں بات بھی کروں. میں بھی کہتا ہوں کہ جو اللہ کی ذات کو عرش پر مستوی نہ مانے وہ کافر ہے. تو مستوی کا مطلب پہلے بیان کرو نا. میں تو کہتا ہوں کما یلیق بجلالہ, ٹھیک ہے اس میں کوئی جہت نہیں ہے. میں جہت تو تب آئے جب استواء کا مطلب کوئی بیان کروں, اس کے آگے معنی و مفہوم کے اندر جاؤں, ٹھیک ہے جہت تو تب ہوگی. بس میں نے کہا اللہ عرش پر مستوی ہے کما یلیق بجلالہ, اس کے اندر کون سی جہت ہے بھائی؟ چلو یہ تم نے اس کو لگا دینا ہے. اچھا آپ مختصر بات کر دیتے ہیں, مختصر سے اس کو ریکارڈ کر کے مختصر اس کو لگاؤ تاکہ لوگوں کی سمجھ میں بھی آئے. ٹھیک ہے جی جی بالکل ٹھیک ہے. ٹھیک ہے اب سنو, اب یہاں دعویٰ دونوں اطراف سے پیش کیا جائے گا, تمہاری طرف سے میری طرف سے بھی سنو. یہاں سب چیز کرتے ہیں کو اس ٹوٹے کو ذرا خاص طور پہ لگانا. میرا دعویٰ یہ ہے, میرا دعویٰ ریکارڈ کرے اچھی طرح, میرا دعویٰ یہ ہے کہ علماء دیوبند تمام کافر تھے. ٹھیک ہے یار یہ کون سا دعویٰ ہے یار؟ آپ ایک آپ سنو بات سنو, آپ کس موضوع پر بات کرنا چاہ رہے ہیں؟ موضوع کوئی ایک ہوا تو ٹھیک ہے, موضوع کوئی ایک بیان کرو بھائی. موضوع وہی ہے نا, میرے نزدیک تمام जो बंदर है वाजिबुल कतल है वो, ठीक है वाजिबुल कतल है। अच्छा क्या अजीब और निराले फतावा है, क्या बात है यार आपकी। मेरे नजदीक उलमाए देवबंद है वो काफिर है, वाजिबुल कत्ल है। अच्छा याजी वजह ये है कि नहीं, ये तो आप दावा नहीं बयान कर रहे, फतवा दे रहे हैं। तो बस बताइए भाई, दावा और फतवा में फर्क होता है, आप अपना दावा बयान करो। और दावा में भी आपने 50 मौजू आपने दावा में शामिल कर लिए। मैं तो एक मौजू को लेके सुबह से चल रहा हूँ, कभी आप इधर भाग रहे हो, कभी उधर भाग रहे हो। आप कभी कहीं जाते हैं, कभी कहीं जाते हैं, आप कभी कहीं जा रहे हैं, कभी कहीं जा रहे हैं, कोई एक मौजू पर हो ना भाई। स्टार्टिंग से सलाम का जवाब मैं नहीं दिया, मैं तो आपको काफर इस्लाम की सलाम का जवाब नहीं दिया ना है। जब आपने कॉल की मैंने तो उसी वक्त आपको किया था कि माजरत के साथ मैं काफरों के सलाम का जवाब नहीं देता। अच्छा तो फिर माजरत की क्या जरूरत थी? तो माजरत मैंने इसलिए कि वैसे तो इंसानी है ना। वैसे तो इंसानी आपके माशाल्लाह। मौलाना सनाउल्लाह अमर तसरी, मौलाना सनाउल्लाह अमर तसरी, मौलाना शेख नजीर अहमद साहब, सारे कहते हैं देवबंदियों के बीच नमाज हो जाती है, आप कहते हैं काफिर है। नहीं साहब आपसे नहीं हो सकती, वो आपके सारे गैर मुकल्लद उलमा से साहब हो गई, और एक आप ऐसे निराले मुफ्ती हैं कि आप सही फतवा दे रहे हैं। मुझे डर नहीं लग रहा अल्हम्दुलिल्लाह, मैं तो आपके वो देख रहा हूँ कि आप फंसेंगे इसके ऊपर इंशाल्लाह। मैंने फेसबुक पे आपके दलाइल को बहुत अच्छी तरह देखा हुआ है, बिल्कुल उसका ना सर होता है ना पांव होता है। बस अभी आप परेशान हो, इंशाल्लाह आपको बहुत कुछ मिलेगा अभी। अब मुझे बताएं कि मेरे इस दावे को आप आमीन कहते हैं कि नहीं कहते हैं? क्या कहता हूँ, आमीन कहने का क्या मतलब है? आमीन ये बोलो कि मुझसे बात करेंगे कि नहीं करेंगे कि मेरे नजदीक जुबन काफिर है, वाजिबुल कत्ल। भाई मैं आपके दावे में आमीन क्यों कहूँ? आपका तो दावा बिल इंतहाई फासिद किस्म का दावा है। सुनो यार, आमीन से बात ये कि मेरी इस चैलेंज को कबूल करते हो कि नहीं करते, ये बताओ। ओ भाई आप करो चैलेंज, मैं कबूल करता हूँ इसको, ऐसी कौन सी बात है? नहीं नहीं बात ना, ये टोटल है ना, इसको जरूर जरूर आपने जो है इस पे लगाना है अपना। दो मिनट यार मैं इसको रिकॉर्ड कर दूँ। आप रिकॉर्ड करो, बिल्कुल रिकॉर्ड करो जनाब। बंद करके चला गया, बंद कर गया।